मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरेको बानी जस्तो। जोवानको आवेश मात्र नै हो, तिर्खाको राम्रो अर्को, एक भेष मात्र नै हो, एक भेष मात्र नै हो। तिम्रो हेराइमा केवल आँखा छ मुट छैन, तिम्रो बोलाइमा स्वर छ ढुकढुकी केही छैन। मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरको बानी जस्तो। पानीलाई आकार दिने कोसिस नगर, तिमी हावालाई सबभार दिने कोसिस नगर। मान्छेको माया यहाँ, मान्छेको माया यहाँ खोलाको पानी जस्तो, रात बगाई आउने भाग्ने लहरको पानी जस्तो।